अध्यक्षमा मोहन बस्याल, सचिवमा विमल खतिवडा, कोषाध्यक्षमा सविता श्रेष्ठ र सदस्यहरूमा भारतीय दुरा र सुबा पुडा सैनी रहनु भएको छ। उहाँले आगामी दिनमा आर्थिक समृद्धिका लागि सहयोग हुन सक्ने विषयको पहिचान गर्दै त्यस्ता विषयमा बस चलाउने जाने जनाएको छ। पर्यटन मन्त्री भीमप्रसाद आचार्यले लोकतन्त्रमा तानाशाही आक्रमण भएको भन्दै जनताको सर्वोच्चता कायम हुने गरी संविधान लेखिने बताउनु भएको छ। निर्वाचित बनेका प्रधानमन्त्रीलाई तानाशाह बन्न नदिन संविधानमै नियन्त्रण र सन्तुलित गर्ने प्रावधान राखिनुपर्ने जिकिर गर्नुभएको छ। नेकपा एमाले नवलप्रासी गैंडाकोटमा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै मन्त्री आचार्यले संघीयतासहितको संविधान जारी गर्न सहकारी एकताको भावले दलहरू अघि बढ्नुको विकल्प नभएको बताउनुभयो। उहाँले आर्थिक विकासका लागि देशमा स्थिर राजनीतिक व्यवस्था हुन आवश्यक रहेको बताउनुभयो। मन्त्री आचार्यले दोस्रो संविधान सभाको निर्वाचनपछि बनेको कंग्रेसले एमाले संयुक्त सरकारले संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाइरहेको जिकिर गर्नुभयो। मन्त्री आचार्यले नेपालको इतिहासमा अहिलेसम्म 37 जना प्रधानमन्त्री भए पनि कसैले पनि आफ्नो पूरा कार्यकाल पूरा गर्न नसकेको बताउनुभयो। देशमा हुने अनेकौं भू राजनैतिक अवस्था, दरबारी षड्यन्त्र र पछिल्लो समय दलहरू बीच खुट्टा तान्ने प्रविधिले गर्दा राजनीतिक अस्थिरता उत्पन्न भएको औलाउनुभयो। विदेशी पैसाको खेलमा सत्ता परिवर्तन गर्ने परिपाटी समाप्त गर्ने राजनीतिक व्यवस्था मुलुकलाई आवश्यक रहेको बताउनुभयो। कंग्रेस एमाले संयुक्त सरकारका मन्त्री आचार्यले कंग्रेस आर्थिक सामाजिक न्यायका लागि अघि बढ्न नसकेको आरोप समेत लगाउनुभयो। करेन्ट लागेर मृत्यु भएका कृष्णपुरका थितालको परिवारलाई विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले 5 लाख रुपियाँ क्षतिपूर्ति दिने भएको छ। भनपा साथ कृष्णपुरमा गई राति तार चुडिएर तल खस्ता नाङ्लो तार बेरिएपछि रणपा 9 जयमङ्गला निवासी 33 वर्षका जीवन धितालको मृत्यु भएको थियो। स्थानीय र प्राधिकरणका कर्मचारी बीच आज बिहान भएको छलफलमा तत्काल क्षतिपूर्ति र मृतककी पत्नीलाई रोजगार दिने सहमति भएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो। क्यान्सर अस्पताल अगाडि तरकारी पसल सञ्चालन गर्दै आइरहेका धिताललाई पसल अगाडि बस्दै गर्दा अचानक तार चुडिएर करेन्ट लागेको थियो। विद्युत दुर्घटना क्षतिपूर्ति नियमावली 2067 अनुसार क्रिया खर्च सहित 5 लाख रुपियाँ क्षतिपूर्ति दिने सहमति भएको सुनाइएको छ। पीडित पक्षले क्षतिपूर्तिको माग फारम भर्ने र कार्यले कारण उल्लेख गरी तयार गरेको फारम क्षेत्रीय कार्यले हेटौँडा पुर्याएपछि मात्रै परिवारले क्षतिपूर्ति पाउनेछन्। क्षेत्रीय कार्यको विज्ञ सहितको कमिटीमा जिल्ला प्रशासन कार्य र वडा सचिव सहितको टोलीले स्थलगत अध्ययन गरेपछि मात्रै पीडित परिवारले क्षतिपूर्ति पाउने प्रावधान रहेको छ। मृतककी पत्नीलाई नेपाल विद्युत प्राधिकरणका ट्रेन युनियनको पहलमा दैनिक जालदारीमा अस्थायी जागिरको व्यवस्था गर्ने सहमति भएको छ। कास्की प्रक्रिया अवलम्बन गर्नुपर्ने भएकाले क्षतिपूर्ति आउन ढिलाइ हुने संकेत देखिएको छ। बढ्दो सुबारी दुर्घटनालाई कम गर्नको लागि आजबाट नानगढ र भरतपुर क्षेत्रको राजमार्गमा पार्किङ ल्यान्डको निर्माण गर्न लागिएको छ। अञ्चल प्रहरीकाले र जिल्लाका विभिन्न सरकारवालाहरूको सहयोगमा अव्यवस्थित सुबारी पार्किङलाई व्यवस्थित गर्नका लागि पुलचोकदेखि केन्द्रीय बस पार्कसम्म पार्किङ ल्यान्डको निर्माण गर्न लागिएको हो। आज एक कार्यक्रमको विशेष उद्घाटन गर्दै अञ्चल प्रहरीकालेका एसएसपी सर्वेन्द्र खनाली बजार क्षेत्रमा रहेको फुटपाथ जथाभावी गर्ने पार्किङलाई व्यवस्थित गर्नको लागि पार्किङको छुट्टै एरिया बनाउन लागेको बताउनुभयो। उहाँले व्यवस्थित रूपमा पार्किङ हुने हो भने बजारको सुन्दरता बढ्ने भन्दै सुबारी दुर्घटनामा पनि कमी आउने बताउनुभयो। मोटरसाइकल, बस, टेम्पो, म्याजिक रिक्साको अव्यवस्थित पार्किङका कारण नानगढ बजार क्षेत्रमा सुबारी दुर्घटनाहरू बढ्दै गएका छन्। अञ्चल प्रहरीको सक्रियतामा वीरगंज बाह्र रौतहट जिल्लामा बजार व्यवस्थापनको लागि छुट्टै पार्किङ स्थल निर्माण भएको छ। कार्यक्रममा भरतपुर नगरपालिका, सडक विभाग, उद्योग वाणिज्य संघ तथा जिल्लाका सरकारवाला निकायहरूको सहभागिता रहेको थियो। पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंक नहुँदा यस क्षेत्रका व्यवसायी र सेवाग्राही मर्कामा परेका छन्। रत्नगरमा मात्रै 24 वटा भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेता पनि वाणिज्य बैंक नहुँदा समस्यामा परेको रत्नगर औद्योगिक वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रालले बताउनुभयो। विगत 2 वर्षदेखि पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिदिन माग गर्दै अर्थ मन्त्रालय, राष्ट्रिय बैंक लगायतका निकायमा दबाव दिँदै आएको उहाँले बताउनुभयो। राष्ट्रिय वाणिज्य ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले स्थानीयको मागलाई दृष्टिगत गर्दै पूर्वी चितवनको रत्नगरमा शाखा विस्तारको तयारी भइरहेको जानकारी दिनुभयो। दुन्दामा विस्थापित भएका ब्याङ्कलाई पुनः स्थापित गर्ने कार्य सीमित भइरहेको र अझै 65 शाखा पुनः स्थापित गर्न बाँकी रहेको उहाँको भनाइ छ। वाणिज्य ब्याङ्कको 100 शाखा कार्यालय सशस्त्र द्वन्द्वमा विस्थापित भएका थिए। रत्नगर 2 स्थित पञ्चकन्या विद्या मन्दिरले शिक्षक हेमराज अधिकारीलाई जबरजस्ती निकालेको भनेर इष्ट नेपालले गरेको गलत प्रचारबाजीप्रति आपत्ति जनाएको छ। विद्या मन्दिरका प्राचार्य शिवु छेत्रीले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक अधिकारी आफै निस्किएर गएकोमा निकालिएको भनेर प्रचारबाजी गरी संस्थाको मर्यादामा आँचाउने काम इष्टले गरेको भन्दै आपत्ति जनाउनु भएको हो। विद्या मन्दिरका शेयर सदस्य समेत रहेका अधिकारीले विद्यालय छान्ने बेला सबै तलब र सेयर पनि फिर्ता लगेको प्रचार्य छेत्रीले बताउनु भएको छ। अधिकारीले निर्णय पुस्तिकामा विद्यालय छाड्छु भनेर हस्ताक्षर समेत गरेको विज्ञप्तिमा उल्लेख छ। साथै अधिकारीले विद्यालय छाड्दा अनुभवको प्रमाण पत्र पनि लगेको जनाइएको छ। नारी चेतना बचत तथा ऋण सहकारी संस्था बचोरीले आयोजना गरेको सहकारी व्यवस्थापन तालिम आज सकिएको छ। दुई दिनसम्म सञ्चालित तालिममा 60 जनाको सहभागिता रहेको संस्थाकी व्यवस्थापक शारदा बिडारीले जानकारी दिनुभयो। तालिममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्य भरतपुरका प्रचार्य केशव बहादुर थापा, कार्यकी मिस्टर बाबु घिमिरे र महिला तथा बालबालिका कार्यकी महिला विकास अधिकृत सीता थापाले प्रशिक्षण दिनुभएको थियो। नवलप्रासीको तमसरियामा एक बसन्तपुरमा जिपले ठक्कर दिँदा 18 महिने बालकको ज्यान गएको छ। लो 134-45 नम्बरको जिपले ठक्कर दिँदा 18 महिना बालक कृष्ण थनेतको ज्यान गएको प्रहरीले सुनाएको छ। ठक्कर दिने जिपका चालकलाई चोरमारा प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनी चितवनले आदिवासी जनजाति युवाहरूको आधारभूत पत्रकारिता तालिम प्रदान गर्ने भएको छ। महासङ्घको आज भरतपुरमा बसेको बैठकले 1 जेठ 11 गतिबाट 3 दिनसम्म तालिम सञ्चालन गर्ने निर्णय गरेको हो। तालिममा विभिन्न जातीय संगठनबाट सहभागिता करिब 25 जनाको सहभागिता रहने फोनी चितवनका सचिव राजु चौधरीले जानकारी दिनुभयो। नेपाल आदिवासी जनजाति जिल्ला विकास समन्वय समितिको आर्थिक युगमा गर्न लागिएको तालिम सञ्चालनका लागि फोनेस्केको साध्यक्ष सविता श्रेष्ठलाई संयोजक तोकिएको छ। यस्तै बैठकले तालिममा सहभागिता जनाउनका लागि नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषदलाई प्रत्येक जातीय संगठनबाट 2 जना सहभागी पठाइदिन आग्रह गर्ने निर्णय गरेको छ। बैठक सन्त कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। नवलप्रासीमा गिद्ध संरक्षण गर्ने संस्थाहरूले संरक्षणको अभियान सञ्चालन गर्न नसक्दा गिद्धहरू खान र पानीको लागि विभिन्न स्थानमा धाउने गरेका छन्। नवलप्रासीको तत्कालीन पञ्चनगर गाविसको उत्तरतर्फको जंगलमा गिद्ध रेस्टुरेन्ट सञ्चालन गरिएको लामो समय भए पनि सञ्चालन गर्ने स्थानीय गिद्ध संरक्षण संस्थाले रेस्टुरेन्टको मापदण्ड अनुसार काम गर्न नसक्दा गिद्धहरू त्यहाँको वासस्थान छोडेर अन्यत्र जान थालेका छन्। गिद्ध रेस्टुरेन्ट सञ्चालकहरूले सो क्षेत्रमा राम्रो वासस्थान निर्माण गर्न नसक्दा गिद्धहरू विस्थापित भएका हुन्। विस्थापित गिद्धहरू स्थायी वासस्थानमा नबसे अस्थायी रूपमा गाउँले आकाशमा उड्ने साथै खाना र पानीको जुहु गर्ने तथा अस्थायी वासस्थानमा बस्न थालेका छन्। प्राकृतिक कुचीकारको रूपमा चिनिने सो पंक्षीको संरक्षण गर्नु सरकारले विभिन्न कार्यक्रममा अवलम्बन गर्दै आएको छ। नवलप्रासीको पञ्चनगर र पिठौलीमा गिद्ध रेस्टुरेन्ट स्थापना गरिए पनि उचित काम हुन नसक्दा गिद्धहरू रेस्टुरेन्ट छाडेर अन्यत्र जान थालेका छन्। नवलप्रासी जिल्ला अदालतले गरेको फैसलाका कारण नवलप्रासीको पालही गाविसका 18 घर परिवार सुकुम्बासी बन्ने भएका छन्। जिल्ला अदालत नवलप्रासीले वैशाख 22 गते गरेको बाटो खुलाई पाऊ भन्ने मुद्दाको फैसलाका कारण उक्त गाउँका स्थानीयवासी सुकुम्बासी हुन